नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै तपाईँको साथमा छु म लक्ष्मण सापकोटा। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम अर्पण समर्पण। हामी यो कार्यक्रम लिएर हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचार पछि आउने गर्छौँ र यो बसाइमा हामी करिब करिब 3 बजेसम्म बस्ने गर्छौँ र यो कार्यक्रममा हामी तपाईँसँगै प्रत्यक्ष कुराकानी गर्छौँ, जसका लागि तपाईँले डायल गर्नुपर्ने नम्बर हो 0556 63 332 र 5 63 333। यो नम्बरमा तपाईँ आउन सक्नुहुनेछ। यो जानकारी गराउँदा गराउँदै पारीबाट राज भन्दैछन्, एकजना कोही हुनुहुन्छ, उहाँलाई स्वागत गर्छौँ। हजुर नमस्कार। हेलो हेलो, सम्पर्क विच्छेद भयो भन्दै हुनुहुन्छ राजी। तपाईँ आउन सक्नुहुनेछ 0556 63 332 र 5 63 333 मा। फेरि पनि अर्को साथी सम्पर्कमा। हजुर नमस्कार। हेलो राजले मिलाउने प्रयास गर्दैछन्, प्रविधिमा केही समस्या देखिएको जस्तो लागिरहेको छ मलाई। र तपाईँ आउन सक्नुहुनेछ 0556 63 332 र 5 63 333, यसमा तपाईँलाई हामी स्वागत गर्छौँ। र यतिखेर फेरि पनि कोही अर्को साथी सम्पर्कमा हुनुहुन्छ, राजले प्रविधिमा समस्या आएको भनेर भन्दैछन्। हामी प्रयास गरिराखेका छौँ, हेरौँ कतिसम्म सम्भव हुन्छ तपाईँसँग कुराकानी गर्न। र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र तपाईँ हामीलाई इन्टरनेट वेबसाइट मार्फत पनि सुन्न सक्नुहुनेछ www.radioarpan.com.np मार्फत। फेरि प्रयास गरौँ, एकजना साथी हुनुहुन्छ उहाँलाई। हेलो हजुर नमस्कार। कहाँबाट को बोल्नुभयो? मकवानपुरबाट। के भन्नुभयो? मिलन प्रजा। मिलन प्रजा मकवानपुरबाट। आराम हुनुहुन्छ मिलनजी? के गर्दै हुनुहुन्छ मिलनजीले अहिले? बसी बसाउ। केही गर्दै हुनुहुन्न? जब गर्नुहुन्छ अथवा पढ्नुहुन्छ? के गर्नुहुन्छ? व्यापार गर्छु नै। हजुर व्यापार गर्नुहुन्छ? हजुर। केको व्यापार गर्नुहुन्छ? ए अलिअलि किराना पसल जस्तै। ए किराना पसलमा दिनभरि व्यस्त हुनुहुन्छ? हजुर। अनि मकवानपुरबाट आउनु भएको छ आज कार्यक्रम अर्पण समर्पणमा। अब हामी एउटा साङ्गीतिक आवाज राख्छौँ, कसलाई समर्पण गर्न चाहनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि प्रविधि हुने दाइलाई, अनि मेरो घर परिवार, अनि मेरो छिमेक, अनि मेरो साथीहरू सम्पूर्णको लागि, अनि रेडियो अर्पणमा अर्पण साथीहरूलाई सम्पूर्णको लागि धन्यवाद। मिलन प्रजा सम्पर्कमा आइदिनु भयो, खुसी लाग्यो। आगामी श्रृङ्खलामा पनि यसरी आउँदै गर्नुहोला, अहिले भने छुटिन्छौँ। हस् नमस्ते। यतिखेर मकवानपुरबाट मिलन प्रजा आउनुभएको थियो, बिदा भएर गइसक्नु भएको छ। फेरि पनि अर्को साथी सम्पर्कमा। हजुर नमस्कार। सम्पर्क विच्छेद भएको छ, तपाईँ आउन सक्नुहुनेछ 0556 63 332 र 5 63 333 मा। र अर्को साथी सम्पर्कमा। हजुर नमस्कार। हेलो हेलो हेलो हेलो। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? सोनम मुक्तान भन्नुभयो? हजुर। कोराकबाट? हजुर। सोनम जी के गर्दै हुनुहुन्छ? बसी बसौ दादा। बसी बसौ, केही गर्नुहुन्न? अलिअलि पढ्छ। पढ्नुहुन्छ? कतिमा पढ्नुहुन्छ? कक्षा 6 मा। कक्षा 6 मा पढ्नुहुन्छ? हजुर। पढाइ कस्तो छ त हाम्रो सोनम जीको? राम्रै छ। राम्रै चलिरहेछ। हजुर। कक्षामा तपाईँको पोजिसन कुन आउँछ? हजुर। फर्स्ट सेकेन्ड थर्ड त हुनुहुन्छ कि अथवा मध्यम छ? पढाइ कस्तो छ सोनमजीको? राम्रै छ। राम्रै चलिरहेछ है? हजुर। कोराकदेखि आउनु भएको छ, अर्पण समर्पण कतिको सुन्नुहुन्छ? सुन्छु दादा। दैनिक सुन्नुहुन्छ? हजुर। कस्तो लाग्छ तपाईँलाई कार्यक्रम? राम्रै लाग्छ। राम्रै लाग्छ है? हुन्छ सोनमजी, कोराकबाट आउनु भएको छ, अब हामी एउटा साङ्गीतिक आवाज राख्छौँ एकछिनमा। र को कसको लागि समर्पण गर्न चाहनुहुन्छ? हजुरको लागि धन्यवाद। लागि तिलक साथीहरू हुनुहुन्छ, आमा बुबा बहिनी सुकमाया सुशीता साथीहरू प्रेम प्रजल रूपचन्द प्रवीण कुमार सम्पूर्णलाई। हुन्छ सोनमजी, फेरि फेरि पनि सम्पर्कमा आउँदै गर्नुहोला, अहिले भने छुटिन्छौँ। नमस्कार। नमस्ते। यतिखेर सोनम मोक्तान आउनुभएको थियो कोराकबाट, उहाँले पनि आफ्नो समर्पण राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0556 63 332 र 5 63 333 सहभागिता जनाउन आउन सक्नुहुनेछ। फेरि पनि कोही साथी सम्पर्कमा। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्नुभयो? सोनाम तामाङ भन्नुभयो। हजुर। एकछिन अगाडि सोनाम मोक्तान आउनु भएको थियो। हजुर। चिन्नुहुन्छ? चिन्छ। चिन्नुहुन्छ है? हजुर, साथी हो। नाम एउटै एउटै परेछ, थर मात्रै चेन्ज रहेछ है? हजुर। अनि सोनामजी चाहिँ के गर्नुहुन्छ? म पढ्दैछु। कतिमा पढ्दै हुनुहुन्छ? एट क्लासमा। साथी चाहिँ छ कक्षामा, तपाईँ चाहिँ 8 कक्षामा? हजुर। भनेपछि एउटै स्कुलमा पढ्नुहुन्छ? होइन, त्यो अर्कै स्कुलमा होइन, म अर्को स्कुलमा पढ्छु। ए, तपाईँ चाहिँ अर्कै स्कुलमा पढ्नुहुन्छ। हजुर। भनेपछि कक्षा 8 भनेपछि जिल्ला स्तरीय परीक्षा हुन्छ के अरे 8 कक्षामा, होइन? हजुर। कहिले हुँदैछ परीक्षा? त्यस्तै असारको 15 गतेदेखि हुन्छ होला। असारको 15 गते? भनेपछि तयारी राम्रो गरिरहनु भएको छ हाम्रो सोनामजीले। हजुर। तपाईँलाई बेस्ट अफ लक भन्छौँ हामी। यतिखेर भने कार्यक्रममा आफ्नो समर्पण राख्न सक्नुहुन्छ? हजुर। आफ्नो समर्पण राख्न सक्नुहुन्छ? को कसको लागि अब बज्ने गीत चाहिँ समर्पण गर्न चाहनुहुन्छ? सर्वप्रथम हजुरको लागि धन्यवाद। राज दादाको लागि र मेरो घर परिवारको लागि र मेरो साथी दोर्जे तामाङ र तिलक तामाङ र अघि आउनु भएको सोनाम तामाङ र मेरो दिदी र बुद्धिमाया दिदीलाई, चेपाङ दिदीलाई अनि र मेरो साथीहरू, मेरो दिदीहरूलाई, पार्वती दिदीहरूलाई, मनिषा बहिनीहरूलाई, भौतिक भाइ, रोहित भाइ, जितेन्द्र दादालाई र मलाई सोनाम भन्ने चिने नचिने सम्पूर्ण लागि दादा। हुन्छ सोनामजी, यतिखेर छुट्यौँ। हुन्छ, नमस्ते। नमस्ते। सोनाम तामाङ आउनुभएको थियो कोराकबाट, उहाँले पनि आफ्नो समर्पण राखेर गइसक्नु भएको छ। राज के भन्दैछन् यतिखेर? साङ्गीतिक आवाज अगाडि सार्ने, त्यसपछि एकैछिन विश्राम र कार्यक्रम लिएर त्यसपछि हामी पुनः उपस्थित हुनेछौँ। रेडियो अर्पण 104.5 MHz सँगै रहनुहोला। सोचे को माता है ना है कंची आटे को भूखनी आटे को भूखनी

एकैछिनको विश्रामपछि पुनः स्वागत छ तपाईँलाई कार्यक्रम अर्पण समर्पणमा। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, र तपाईँ अर्पण समर्पण सुन्दै हुनुहुन्छ। हामी यो कार्यक्रम लिएर हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि आउने गर्छौँ, र यो बसाइमा हामी करिब करिब 3 बजेसम्म बस्ने गर्छौँ। हामी कार्यक्रममा तपाईँसँगै प्रत्यक्ष कुराकानी गर्छौँ, जसको लागि तपाईँले डायल गर्नुपर्ने नम्बर हो 0556 63 332 र 0556 63 333। यति भन्दा भन्दै अर्को साथी सम्पर्कमा। हजुर नमस्कार। हेलो। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तिलक तमाङ भन्नुभयो? हजुर। तिलकजी के गर्नुहुन्छ? बसी बसाई केही गर्नुहुन्न? व्यवसाय? पढाइ पनि छैन, व्यवसाय पनि छैन, दिनभरि बस्नुहुन्छ होइन, रेडियो अर्पण सुन्नुहुन्छ। रेडियो अर्पणको कार्यक्रमहरू कस्तो लाग्छ तिलकजीलाई? एकदम राम्रो। राम्रो लाग्छ है? भनेपछि बिहानैदेखि बेलुकासम्म रेडियो अर्पण सुनिराख्नुहुन्छ? सुन्ने बस्ने यस्तै हो। खुराकतिर कतिको घाम चर्को लागिरहेछ त तिलकजी? अहिले खासै चर्को छैन दादा, ठिक ठिकै हो। अहिले ठिक ठिकै छ? हजुर। टाढीतिर एकदम चर्को घाम लागेको छ हेर्नुहोस् तिलकजी, बाहिर निस्किन सक्ने स्थिति छैन। हजुरलाई? हजुर हजुर, बाहिर एकदम चर्को घाम लागेको छ भनेको के दादालाई? हजुर, अनि समर्पण सुरु गरिसक्नु भयो? हुन्छ हुन्छ, सुरु गर्नु, सुरु गर्नुहोस्। रिता, रिता, शर्मिला अनि पार्वती, सरिता, मनिषा अनि सुनिता अनि कुमारी अनिसा दिनुलाई, अनि मलाई तिलक तमाङ चिन्ने चिन्ने सम्पूर्णलाई। तिलकजीसँग अलि लामो कुराकानी गरौँ भनेको, तिलकजीसँग कुरा गर्दा गर्दै समर्पण राखेर छुटिसक्नु भएको छ। फेरि पनि अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्ने राजको इसारा, उहाँलाई स्वागत गर्छौँ। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार, लामो नमस्कार गर्नुभयो त। हजुर, मैले यता पूर्व चितवन गडौलीबाट। गडौलीबाट को बोल्नुभयो? म तिलक कार्की। तिलक कार्की गडौलीबाट। तिलकजीले के गर्नुहुन्छ? हजुर, यसो सानो यसो व्यापार पसल छ, त्यही पसलमा बसिरहेको छु। पसलमा बसिरहनु भएको छ, के को व्यवसाय गर्नुहुन्छ तिलकजीले? यसो किरान पसल। किराना पसल? हजुर। भनेपछि बिहानदेखि बेलुकासम्म पसलमा बस्नुहुन्छ? पहिला पनि अब 20 वर्षसम्म पालै बसेर आएको हो, अहिले पनि यही पसलमा पालो बसेको छु। ए, भनेपछि पालो बसिरहनु भएको छ। हजुर। अनि रेडियो अर्पण कतिको सुन्नुहुन्छ तिलकजी? एकदम सुन्छु म, अब फोन गर्छु फोन लाग्दैन, बल्ल बल्ल अहिलेसम्म 2 पटक भयो। ए, योभन्दा अगाडि कार्यक्रममा एकचोटि सहभागिता जनाउनु भएको थियो? एकचोटि सहभागिता गरेको छु। हुन्छ तिलकजी, खुसी लागेको छ तपाईँले रेडियो अर्पणलाई साथ दिइरहनु भएको छ, यसरी नै साथ दिँदै जानुहोला। हजुर। हुन्छ, अब भने आफ्नो समर्पण राख्न सक्नुहुनेछ? अब सबभन्दा प्रथम त अर्पण परिवारलाई भन्नुहोस् भन्नुहोस्। अनि मेरा घर परिवारलाई, छोरीलाई, श्रीमतीलाई, छोरालाई, गोर्खामा हुने सम्पूर्ण मेरो ससुराली परिवारलाई, अनि म तिलक कार्की भनेर चिन्ने नचिन्ने सबैलाई। हुन्छ तिलकजी, फेरि फेरि पनि सम्पर्कमा आउँदै गर्नुहोला, अहिले भने छुटिन्छौँ। हस् नमस्कार। हस् नमस्ते। गडौलीबाट तिलक कार्की आउनु भएको थियो, उहाँले आफ्नो समर्पण राखेर गइसक्नु भएको छ। फेरि पनि अर्को साथी सम्पर्कमा भन्ने इसारा राजको, उहाँलाई स्वागत गर्छौँ। हजुर नमस्कार। हेलो। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार भनेको मेरो आवाज सुनिरहनु भएको छैन? सम्पर्क विच्छेद भयो, के भयो राजजी? तपाईँ पनि आउन सक्नुहुनेछ 0556 63 332 र 5 63 333 यो नम्बरमा तपाईँलाई हामी स्वागत गर्छौँ। र तपाईँले यो कार्यक्रम रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट वेबसाइट www.radioarpan.com.np मार्फत पनि सुन्न सक्नुहुनेछ। यतिखेर राज के भन्दैछन्, एकजना साथी सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छौँ। हजुर नमस्कार। हेलो। हजुर दादा नमस्ते। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकदेखि, कुमार लामा। कुमार लामा कोराकबाट। हजुर। कुमारजी के गर्नुहुन्छ? म यतिकै बसी बसौ दादा। बसी बसौ। पढाइ व्यवसाय केही गर्नुहुन्छ? व्यवसाय म किरान पसलमा बस्छु। किराना पसलमा बस्नुहुन्छ, आफ्नै व्यवसाय छ? हजुर। कस्तो छ व्यापार व्यवसाय? राम्रै छ दादा, अहिलेसम्म राम्रै छ है। हुन्छ कुमारजी, कोराकदेखि आउनुभएको छ कार्यक्रम मार्फत, अब बज्ने गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, टेक्निसियन दादालाई, अनि मेरो घरको दादालाई, अनि विशेष गरी मेरो भाइ दिपेन्द्र तामाङ र सुशीललाई सम्झन। हुन्छ कुमारजी, कुराकदेखि सम्पर्कमा आउनुभयो, खुसी लाग्यो। आगामी श्रृङ्खलामा पनि आउँदै गर्नुहोला, अहिले भने छुटिन्छौँ। ओके भाइ, हस् नमस्ते। कुमार लामा आउनुभएको थियो कोराकबाट, फेरि पनि अर्को साथी सम्पर्कमा, उहाँलाई पनि स्वागत गर्छौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट मीना लामा। मीनाजी, तपाईँ आज कार्यक्रमको पहिलो महिला सहभागिता, लेडिज, पहिलो लेडिज हुनुहुन्छ आज। अनि मीनाजीले के गर्नुहुन्छ? अध्ययन गर्दै हुनुहुन्छ। कतिमा? नाइनमा पढ्दै हुनुहुन्छ। पढाइ कस्तो चलिरहेको छ? राम्रै छ है। कोराकबाट भन्नुभएन? अनि गर्मी कतिको छ त त्यता तपाईँ बसेको ठाउँतिर? गर्मी बढिरहेको छ है। हुन्छ मीनाजी, कार्यक्रममा आउनुभएको छ, अब बज्ने गीत चाहिँ कसको लागि समर्पण गर्न चाहनुहुन्छ? धन्यवाद। यतिखेर अर्पण प्रोग्राम सुनेर बहिनी हुने सम्पूर्णलाई, अनि मेरो घर परिवार, अनि विशेष गरी राममय तामाङलाई, विशेष गरी के नाम भन्नुभयो, लामालाई, अनि विशेष गरी विशाल लामा र राज तामाङलाई, अनि सुलबा टुइमहरूले सुनिरहनु भएको छ होला, अनि मलाई मीना लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई, मीना लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई अन्तिममा होइन त? हजुर। हुन्छ मीनाजी, सम्पर्कमा आइदिनु भयो, खुसी लाग्यो, अहिले भने छुटिन्छौँ। भन्दा भन्दै छुटिसक्नुभयो मीना लामा हुनुहुन्थ्यो कोराकबाट। राजले फेरि अर्को एउटा कल लिने भन्दैछन्, उहाँलाई पनि स्वागत गर्छौँ। हजुर नमस्कार। नमस्ते दादा। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? शान्ति लामा। कोराकबाट शान्ति लामा। हजुर, के छ शान्तिजीको खबर? यतिकै बसी बस्छ दादा। अनि खाजा खानु भयो त? एकछिनपछि हुन्छ होला। एकछिनपछि हुन्छ होला। अनि शान्तिजीले के गर्नुहुन्छ? हजुर, शान्तिजीले के गर्नुहुन्छ, व्यापार व्यवसाय अथवा पढाइ के गर्नुहुन्छ? यत्तिकै बसी बसाऊ। हुन्छ शान्तिजी, कार्यक्रममा आउनु भएको छ, अब बज्ने गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद, कन्ट्रोल रुम बस्ने दादालाई, अनि मेरो घर परिवारलाई, अनि सोनाम गलान, दिपेन्द्र गलान, दोर्जे तामाङ, अनि मेरो बहिनी सुशीला, भाइ दिपेन्द्र, तिलक दादा, सोनाम भाइ, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ शान्तिजी, अहिले भने छुट्यौँ क्यारे? नमस्ते। हस् नमस्ते। यतिखेर शान्ति लामा कोराकबाट आउनुभएको थियो, राजले फेरि पनि अर्को साथी सम्पर्कमा भन्दैछन्, उहाँलाई स्वागत गर्छौँ। हजुर नमस्कार। हेलो, के भन्दै हुनुहुन्थ्यो? कट भइसकेको छ, सम्पर्क विच्छेद भइसकेको छ, र तपाईँ पनि आउन सक्नुहुन्छ 0556563332 र 333 भन्दै थिएँ, राजले बिदा माग्ने समय भइसक्यो, अब बिदा माग्नुपर्छ भन्दैछन्। र आजको कार्यक्रममा आउनुभएको थियो मिलन प्रजा मकवानपुरबाट, त्यस्तै गरी सोनम मोक्तान आउनुभएको थियो कोराकबाट, त्यस्तै गरी सोनाम तामाङ आउनुभएको थियो कोराकबाटै, तिलक तामाङ पनि कोराकबाटै, त्यस्तै गरी गडौलीबाट आउनुभएको थियो तिलक कार्की, त्यस्तै गरी कुमार लामा आउनुभएको थियो कोराकबाटै, मीना लामा पनि कोराकबाट, शान्ति लामा पनि कोराकबाट आउनुभएको थियो। आज जति साथीहरूले सम्पर्क गर्नुभयो उहाँलाई धेरै धेरै धन्यवाद, र सम्पर्क गर्ने प्रयास गर्नुभयो तपाईँलाई पनि धन्यवाद, र कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ, र प्रत्यक्ष रूपमा कार्यक्रममा सहभागी जनाउने तपाईँ, र अन्तिममा यो एउटा साङ्गीतिक आवाज तपाईँको लागि छाड्दै प्रविधि कक्षबाट तिनजेलसम्म साथ मिल्यो, राजलाई धेरै धेरै धन्यवाद दिँदै आजको अर्पण समर्पणको यो श्रृङ्खलाबाट म लक्ष्मण सापकोटा पनि बिदा हुन्छु। नमस्कार।